उसकी ہلاک ہو گیا, اس کا سارا کنبہ بھی ہلاک ہو گیا, اس کا سارا ماحول ہلاک ہو گیا. علماء حنبلی نے جماعت چھوڑنے کے لیے وضاحت کی ہے کہ جماعت چھوڑنے کی ہے اور اس کی نماز چلا ہوا ہے, اصل میں نماز بن جائے یہ ملازمت ہوئی بعض مجھے سے یہ ملازمت کی اصل کی نماز کسی بھی دن ضروری بتا رہا کسی بھی دن کی اصل کی نماز رہ جائے ادا ہو جائے تو وہ اتنا بڑا کھانا ہے کہ اس میں خود بھی حلال ہو گیا, بڑے بھی خراب ہو گئے, خواب بھی حلال ہو گیا, اس کے برابر ہونا ہمیں سوچنا چاہیے, غور کرنا چاہیے. مدار صلی اللہ علیہ وسلم زور اور عصر کی نماز کا اہتمام پوری توجہ سے کر رہے. اب آپ اس بات کو خود اندازہ لگا رہے ہیں, ہمیں طلباء کی جمعرات کی اصل کی نماز کی فکر ہو رہی ہے. تو روزانہ کی نماز کی کیونکہ طلباء کے بچے بچے نہیں سمجھتے ہیں, لیکن حدیث میں صرف اصل کی نماز جمعرات کی ہے بلکہ روزانہ کی اصل کی نماز, بلکہ اس کی تو تاکید قرآن کریم ہوتی ہے اثر کی نماز میں دلچسپی زیادہ ہو جاتی ہے, کاروباری کاروبار مصروف ہو گئے چھوٹ جاتا ہے, پھر تو نقصان اتنا زیادہ ٹھنڈا لگا. اس لیے مذاکرات کو بھی چاہیے اور اولاد کو چاہیے کہ پیر آپ بتاؤ کے نام زیادہ نہ کرے, بایا کے بابو کا نام نہ کرے, کوئی ضروری کام ہو تو باہر لکھے, ورنہ گھر میں رہے, گھر میں رہے دو تین گھنٹے پہ دھیان کر رہے شاید آپ کو کتنا دھیان ہے سلام آدمی شرانتی اسی میں ہے کہ کتنے بھی زمانے کی اپنے آپ کو گھر میں ہی رکھے, گھر میں لازم کپڑے باہر نکلے گا البتہ دو جگہوں سے نہیں کرتا, اوپر سے اور نیچے سے, اس لیے قرآن کریم میں حکم ہے کہ نیچے دیکھ کر کرو, باہر نکلنا بھی پڑے تو نیچے دیکھ کر کرو, اپنی کتابوں کو نیچے رہے خواتین سے بھی کہہ دیجیے باہر نکلنا پڑے لیکن اپنی نگاہوں کو مردوں کی طرف مت پڑھائیں, مرد بھی اپنی نگاہوں کو خواتین کی طرف مت پڑھائیں, یہ تو امتحان ہے, یہاں تو امتحان ہے. جنت کے جانے کے بعد پھر امتحان ملنے پھر لکھی پھر نتیجہ مزے ہی مزے ہیں, جنت میں خاص ہے, دنیا میں آزمائیں, دنیا میں امتحان, کون اس امتحان میں کامیاب ہوتا ہے کون سے ہوتا ہے, پیر اور جہاد کو ہمارے اعمال کے لیے رکھے اللہ تعالیٰ نے اسی لیے ہمارے نبی صلی اللہ علیہ وسلم روزہ رکھا کرتے تھے تاکہ میرے آپ کو روزے میں طریقے سے جمعے والے دن آغاز پیش ہوتے ہیں انبیاء کرام کے پاس, اور جو رشتے دار بہت ہو چکے ہوتے ہیں ان کے پاس آغاز پیش ہوتے ہیں. ہمارا چاچو کیا کر رہا ہے, ماموں کیا کر رہا ہے, بھائی کیا کر رہا ہے, جو وہاں جاتا تھا وہ بتا کے ہمارے ہمارے اور اس لیے بڑی کی ضرورت ہے کہ ہم لوگ اپنے آہار کو خراب نہ کریں, اپنے آہار کو خراب نہ کریں تاکہ ہمارے آہار جب ادھر بیٹھے ہوں تب بھی اگر ہم ان دلوں میں احتیاط کر لیں گے تو ایسا ایسا عادت ہو جائے گی کہ جس اللہ کے لیے ہم تیروں کے احتیاط کر رہے ہیں وہ اللہ کو پورے کر دیں گے. ویسے تو سارے لوگوں نے عام آدمی کو بندی کرنی کرنی ہے, کہ جمعے کے دن جو عمل کیا جاتا ہے اس کا ثواب 70 گنا بڑھا دیا جاتا ہے, لیکن اس کے ساتھ ساتھ دوسری روایت کو سن لیجیے, اس میں آتا ہے کہ جمعے کے دن کو روزے کے لیے معاف نہ کرو, جمعے کی رات کو عبادت کے لیے معاف نہ کرو. روک دیجیے, اب آپ کہیں گے لوگ بدار ہونے کا نہیں آتی, ارے اللہ کے بدار نہیں, کوئی تضاد نہیں ہے, اعتدال ہے, تضاد نہیں, ٹکراؤ نہیں ہے. جس روایت میں آ گیا کہ جمعے کا دیکھ روز کرے گا تب تک ان کا سواب ہے, وہ بھی ٹھیک. جس روایت میں آ گیا کہ جمعے کے دیکھ کو روزے کے لیے کام نہ کرو اور جمعے کی رات کو روزہ کے لیے کام نہ کرو, وہ بھی ٹھیک. جو لوگ شب جمعہ ہی عبادت کرتے ہیں اور اسی رات کو عبادت کی رات مانتے ہیں ان کی کیا کرتی ہے, اور جو لوگ صرف روزہ رکھنے کے لیے جمعے کا دن ہی عبادت کرتے ہیں کیونکہ جمعے کا دن باقی دنوں کا سردار ہے, دوسری بات جو عمل جمعے کے دن 24 گھنٹے کے جمعے کے دن کے ہوتے ہیں, یعنی کہ اگر آپ کے سامنے لے کر جمعے کی شام تک کے 24 گھنٹے ہیں, اس 24 گھنٹے میں جو عمل کرے گا 70 گنا ثواب ملے گا. اس کا مطلب یہ ہے کہ وہ آپ کو روٹین والے عادت والے جمعرات کو سورج ڈوبنے کے بعد جمعے کو روز ہے تو پھر اب امین پڑھے گا تو وہ تو نماز کے ساتھ ہی رہتے رہے گا, خاص عبادت نہیں ہے. خاص عبادت اس کو کہتے ہیں اس کے علاوہ جو پاٹ کرتے ہیں خاص عبادت کے لیے پڑھتا ہے, ایک उनकी आए और उनको हमेशा के लिए माता है वो उससे रोका गया। इसके बाद नसल पड़ते हैं काफी आगे पीछे ऊपर नीचे रह भी जाते हैं रोजाना चार लाख पहुंचने मगर अब पता नहीं बैठना है इसलिए अब अगर पेंसिल हो गया अब सारे आवाज करने नाखून भी काटे बाल काल मारे और अपने खुशबू लगाने गंदी पट्टी करनी है जो भी खाना खाना खाए तो मतलब आवाज करेगा पगले पहले जुम्मे के लिए आएगा तो उसका सवाब कितना बढ़ जाएगा 70 गुना सवाब बढ़ जाएगा वो आवाज सुनेंगे तो इनको करने में भारत नहीं है हमारे दिनों पर लेकिन इबादत वो जो नींद की बात यदि जो तीन मुकाम तो आपको हमने जो कहने का मान रहे हैं जो बात को पावन तो आपको बात का सब मान रहे हैं पक्के इस दिन हमने नहीं करना ये चीज इस दिन हमने करना नहीं थोड़ा करो हमेशा करो ये बेहतर है कि एक दिन करते हो ये हमें समझाया दोबारा आपके अपने आमाल का जायजा लेना चाहिए दुनिया खत्म हो रही है दोबारा नहीं होना जन्म की लोग होंगे वो बेदीन होंगे तेरी जगह मतलब नहीं कि काफिर होंगे, तो मैं जन्नती लोग होंगे बड़े वाले कैसी साल की उम्र में होंगे, उनकी अल्लाह जो बुरे होंगे उनका माफ होगी वो 16 साल की अल्लाह तेकर वहां पर उनका जो अकल फरमाएंगे बल्कि हद तक उन्होंने पहले कर लिया इनका हो चुका है प्रोग्राम सिर्फ जाने गया है बाकी निका हो चुका सब वजना हो माफी कर देगा हमने शादी कब दी दिन की ये होम जमीर में हम आया है ये होम जमीर में हमें आएंगे जब आवाज होंगे होम जमीर में जब आएंगे तो गुनाह छोड़ के जाए वरना जहन्नम में रख के अपने के लिए जाएंगे उसके बाद काटना करके अल्लाह जहन्नम के हम जन्नत से आए हैं जन्नत में जाना चाहते हैं मगर आमल हुए नहीं इस सारे अमल हुए हैं कि हमें वो जन्नत से ले जा सके इसलिए हमें हिम्मत कर उनकी मुट्ठी कैसी होगी उनकी शान के बराबर होगी आज तो जन्नत ही बनने की फिक्र करनी है वहां पे आए हैं और अपना काम है होगा आया तो सुप्रीम बोले और जा कितनी अच्छी बात है वहाँ आए पहले में जाए कितनी बुरी बात है इतने आमार ऐसे कर रहे जाए हम जो उसको कहते हैं देखो जो जहाँ से आता है वही रास्ते करते हैं या तो वायर से आया है और फिर जगह बन गया है तो बाबा बदल जगह बन गया उसके अंदर मेहमान होते हैं तो भाई इस बात का खास ख्याल रखिए कि हम जहाँ से आए हैं वही पर अपना ठिकाना बनाए अल्लाह ताला के दर्शन से हमारे लिए कोई कमी नहीं छोड़ी है आप अभी कर दिया है आप कर दिया अभी कर दी हुई है हाँ जनगति गुरु के साथ जो छवि हो गई है जनगतियों की उसका मेहर भी अंदर बना है उसका मेहर अदा है उसका मेहर उतना है उसका मेहर है जिस मदार जिस मदार से लोग दूर रहते हैं यही तो जन्नत की तिगर्शी का महल समझ आगे बात लोग जब जमा होंगे दुनिया में हमारे लिए हुक्म है कि चार उनका दाढ़ी रखना वाजिब इससे कम का कटवाना गुनाह पूरी कायनात के अंदर कुफर के बाद सबसे बड़ा गुनाह दाढ़ी क्यों इसलिए जितने बाल कटे जाएंगे उतने गुनाह लिखे जाएंगे अब चौबीस घंटे देर नाइट कर सुबह बताया था मीठा रहता है मीठा रहता है मीठा रहता है जय हम नमाज पढ़ रहे जय हम खाना खा रहे जय हम सो रहे जय हम बाथरूम में कि गुनाह हमारा मीठा जाएगा जो हमने गाड़ी काटी हुई है इससे बड़ा गुना बताओ बाकी गुनाहों का टाइम फील होता है बता गुना का बचा रहा था ठीक है बाहर सुबह बढ़ा जाता है वो बोला खत्म हो गया मगर गाड़ी काटने का गुना ऐसा बड़ा गुना है ऐसा खतरनाक गुना है कि जिसे लोग समझते ही नहीं ضروری ہے کسی ایک امام نے اس کو کاٹنے کی اجازت نہیں دی ہے تو پھر ہم کیوں نہیں رکھتے کیوں کی تبدیل نہیں کرتے کیوں ان کو ضروری نہیں سمجھتے کیوں بات کو پیچھے نہیں پڑتے کیوں ان کا دھیان نہیں رکھتے کیا تو ضروری آپ ہوتے ہیں تو آج بات دیتے ہیں فرائض دیتے ہیں ہر وقت عمل کر کے ایک دیتے ہوں گے ہم کو بیٹھ رہے ہیں اور میرا ہوتا ہے یہ تو کون ہو گئی جس کی نماز کرنا ہو گئی اسی طرح بیٹھ رہے ہیں نتیجہ یہ ہوگا کہ مت سے پتہ گنا ہو کے پہاڑ ہوں گے اور ایک کا پڑا ہوگا قبر میں جب جائے گا چہرا منہ اور کیا جائے گا قبر میں جب اس کو نبی پاس کا چہرہ اس کا چہرہ اللہ سے کھایا جائے گا آپ کا مطلب اس کا چہرہ پھیر دیں گے کیا حال ہوگا کیا مطلب اب ہم نے لڑنا ہو گیا ہوگا شوق سے تو نا چالیس کیوں نہیں جاتی وہ کہتا ہے تو سب چاڑی جو دوری اس کی سب شکایت نہیں ہوتی تو دان جو ہوتے ہیں وہ پتا جی دان نہیں ہوتے جب وہ نکلتے ہیں تو مجھ کو بھی کٹوا دو دان جب ہوتے ہیں ایک وہ پتا جی تو دان بھی ہوتے ہیں جب دان نکل آئے تو کیا یہاں ایک دن کو باہر والے کے اندر جب بولے تو گھر میں رکھ کے کٹا جتنے بول رہا ہے جو ہے جن کو لاؤ اور اس کے علاوہ جو تو بھائی کاٹنے چاہیے یہ دنیا کا طریقہ ہے اگر کوئی ہمارے پاس آماد نہ بھی ہو کے گاڑی بھی لے کر جائیں گے تو ہم یہ کہہ لگے اے اللہ آپ کے پیارے کی شکل لے کر آئے ہیں تو ہم یہ کر پیارے محمود کی استعمال لے کے آیا ہوں آپ اس کو حقیقت سوچ لگے یہ تو کہہ سکیں گے نا اگر ہم تو اللہ اللہ کے نبی کے ذریعے سوال کرنے کی میرا چہرہ تمہیں کھانے لگا تھا کیا جواب دیا کوئی جواب آیا تھا چہرہ چہرہ کیسے میں نمونہ نہیں کر پایا گاڑی کاٹ کے سجا رہا ہوں شبہ کر رہا ہوں جتنے لاکھ اتنے نا اگر آپ کے پاس 50,000 ہے تو 24 گھنٹے 50,000 ہوگا 24 گھنٹے 50,000 ہوگا کتنے سال کتنے گھنٹے ہر منٹ میں ایک گنا اور 50,000 گنا ہر منٹ میں سمجھ جائے چلو ہم سیکنڈ میں ملا ہر سیکنڈ میں 60 گنا एक मिनट में होते हैं शुमार होते हैं, लेकिन जब एक मिनट में ही गुना लगा तो 50,000 साल है तो 50,000 गुना। और अपने जिंदगी में कितने साल आएंगे व्यक्ति को उसमें गर्व करेंगे तो देखिए कहाँ रह जाएंगे, गुना गुना ले सकते हैं। याद रखें और हमें अमल होता है कि नहीं होता है, कोई हमें बौद्धी कहता है कि नहीं कहता है, हमें तो अपने रब को नहीं करना है, हमें तो अपने आपा को नहीं करना, जिसका खाते उसको नहीं करना, जिसका कहते उसको बदल करना, किसी के कहने से क्या होता है। ये हमने अपना रवाज खुद खराब किया, अपना मैयार खुद खराब किया, हम अपने आप को खुद खराब करते हैं, कोई हम बता रहा नहीं हमने दुनिया दुनिया वालों का ख्याल नहीं करना, कौन हमें मौलवी कहता है, कौन हमें कुछ कहता है, मेरे गुरु का दोहराता हूँ, खत्म करता हूँ। अगर समुद्र में भावी रहते हैं को लोगों ने बुरा भला कहा, गौलियों तक नहीं जिंदगी भर याद रखने के बाद वो मेरे सामने घाटी है आपस की, मेरे सामने आपस की घाटी है, अगर मैं घाटी को पार करता हूँ तो तुम्हारे मुझे अगर मैं आपस की घाटी में फंस गया तो मैं दूसरे अगर के सवाल है आपस की घाटी मेरे सामने तू मुझे जो मर्जी कहता रहे, अगर मैं पास हो गया वहाँ तो बात तेरे कहने की क्या पता, और तो सब खास का पेड़ हो गया जो कुछ कह रहा है तो सब कह रहे हैं इसलिए भी पता कोई नहीं इसके साथ क्या होना है, किस और की कुसर में मरता है, कौन ईमान में मरता है, कौन नेकी में मरता है, कौन भाई में मरता है, कौन तकवे में मरता है, कौन कमजोर में मरता है, कौन नेकी में मरता है, नेकी में मरने से भी मौत आ सकती है, गुनाह करने से भी मौत आ सकती है, सब कुछ लोग ऐसे हमें अपना ज्यादा देखते रहना चाहिए और उनसे बचना चाहिए। अल्लाह ताला ने हमें दुआ कर रहा है हमारे Thank you.